أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولقد آتينا موسى الكتاب وجعلنا معه أخاه هارون وزيرا. فقلنا اذهبا إلى القوم الذين كذبوا بآياتنا فدمرناهم تدميرا. وقوم نوح لما كذبوا الرسل أغرقناهم وجعلناهم للناس آية وأعتدنا للظالمين عذابا أليما. وعادا وثمود وأصحاب الرس وقرونا بين ذلك كثيرا. وكلا ضربنا له الأمثال وكلا تبرنا تتبيرا. ولقد أتوا على القرية التي أمطرت مطر السوء أفلم يكونوا يرونها بل كانوا لا يرجون نشورا. وإذا رأوك إن يتخذونك إلا هزوا أهذا الذي بعث الله رسولا. إن كاد ليضلنا عن آلهتنا لولا أن صبرنا عليها. وسوف يعلمون حين يرون العذاب من أضل سبيلا. أرأيت من اتخذ إلهه هوى أفأنت تكون عليه وكيلا. أم تحسب أن أكثرهم يسمعون أو يعقلون إن هم إلا كالأنعام بل هم أضل سبيلا. صدق الله العظيم. یہ 19واں پارہ شروع ہوا تھا جس کا پہلا رکو گزشتہ مجلس میں پڑھا گیا تھا. کچھ آیتیں اس پہلے رکو کی باقی ہیں اور ابھی دوسرا رکو پڑھا گیا ہے. جو آخر میں بات ہوئی تھی گزشتہ مجلس میں اس پارے کے پہلے رکو کے بارے میں, تو اس میں آخر میں یہ بات آئی تھی کہ ایک کافر نے جو دوسرے کافر کے کہنے سے نبی کریم صلی اللہ علیہ وسلم کے جو نافرمانی کی تھی, نام بھی بتایا تھا عقبہ ابن ابی معیط, اس نے ابی ابن خلف جو اس کا دوست تھا دونوں مشرکین کے سرداروں میں سے, تو اپنے دوست کے کہنے سے اس نے وہ ناشائستہ حرکت کی تھی. ہوا یہ تھا اس نے اپنے یہاں دعوت دی تھی, جیسا گزشتہ مجلس میں تفصیل آئی تھی کہ وہ جب سفر سے آتا تھا تو کچھ لوگوں کی دعوت اپنے گھر پر کرتا تھا. چونکہ نبی کریم صلی اللہ علیہ وسلم بھی خاندانی اعتبار سے بڑے گھرانے سے بنو ہاشم, تو اس نے ایک مرتبہ آپ کو بھی دعوت دی. یہ آپ کی نبوت کے بعد کا قصہ ہے, آپ کو نبوت مل چکی تھی. اب جب آپ اس کے گھر دعوت میں تشریف لے گئے تو اس نے کھانے کے لیے کہا, تو آپ نے کہا کہ جب تک تو میری تصدیق نہیں کرے گا اور قرآن کی تصدیق نہیں کرے گا وہاں تک میں تیرے یہاں کا کھانا نہیں کھاؤں گا. اب عرب لوگ مہمان نوازی میں بہت مشہور تھے, اور کوئی مہمان ان کے گھر پر آئے اور کھائے بغیر جائے یہ ان کے لیے سب سے بڑی بے عزتی کی بات تھی. وہ اس کو ہرگز برداشت نہیں کر سکتے تھے کہ مہمان ہمارے گھر آئے اور بغیر کھائے جائے. تو اس نے دیکھا کہ یہ تو اگر میں تصدیق نہیں کروں گا تو میرے یہاں کھانا نہیں کھائیں گے, تو پورے مکے میں میرے لیے تو بہت بڑی ذلتی کی بات ہوئی. لوگ یوں کہیں گے کہ یہ وہ شخص ہے جس کے گھر مہمان آئے اور بغیر کھائے گئے. تو اس نے اسی شرما حضوری میں کلمہ بھی پڑھ لیا اور نبی کریم صلی اللہ علیہ وسلم کی تصدیق بھی کی. اب حضور نے اس کے بعد جو وعدہ کیا تھا کھانا بھی آپ نے تناول کیا, لیکن اس کا یہ کلمہ پڑھنا اور تصدیق کرنا یہ پورے مکے میں پھیل گیا کہ یہ تو ایمان لے آیا. تو اس کا یہ جو دوست تھا عبی ابن خلف, اس نے آ کر اس کے ساتھ بات چیت شروع کی عقبہ کے ساتھ کہ تو ایمان لے آیا, اپنا جو باپ دادا کا دین تھا جو دھرم تھا وہ تو نے چھوڑ دیا. تو کہا نہیں, میں تو ویسے ہی چونکہ وہ کھانا کھانے والے نہیں تھے اس لیے میں نے تو کلمہ پڑھا. اس پر اس نے اس کو ابھارا کہ جب تک تو نعوذ باللہ نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس پر جا کر تھوکے گا نہیں وہاں تک میں مانوں گا نہیں. تو وہ شقی آدمی تھا, یہ حرکت کر گزرا. خیر اس کی سزا دنیا میں تو اللہ تعالیٰ کی طرف سے یہ ملی کہ یہ دونوں عقبہ ابن ابی معیط بھی اور یہ عبی ابن خلف بھی غزوہ بدر میں مارے گئے. دنیا میں تو یہ سزا ہوئی, اور آخرت میں جو اللہ تعالیٰ نے بیان کی جہنم میں ہم داخل کریں گے. اور اس وقت یہ عقبہ ابن معیط جو کہنے والا ہے اس کو قرآن نے ابھی سے بتا دیا, یہ اس وقت تمنا کرے گا یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا, کہ کاش کہ میں دنیا میں इसके साथ दोस्ती ना करता, इसी की दोस्ती के नतीजे में मैंने ये हरकत की और आज मैं इस अजाब में गिरफ्तार हुआ। तो उस पर यह बताया गया था कि चाहे ये आयत खास नाजिल हुई है इन दो के बारे में, लेकिन कुरान के अल्फाज आम हैं, इसलिए मुफस्सिरीन लिखते हैं कि क़यामत तक आने वाले जितने भी इंसान हैं उनमें जिन दो की दोस्ती आपस में दुनिया की बुनियाद पर होगी और दोस्ती की बुनियाद पर वो अल्लाह ताला की नाफरमानी करेंगे, तो ऐसे तमाम दोस्त इसका मिसदाक है। तो आज बहुत हो रहा है इस तरह, आदमी दोस्ती की बुनियाद पर अल्लाह ताला की नाफरमानी करता है, तो दुनिया में तो दोस्ती का हक अदा करने के लिए कर रहा है, लेकिन कल को जब अल्लाह ताला के सामने पेशी होगी तो लिखा है तफसीर की किताबों में ऐसे तमाम दोस्त रोएंगे कल को, जो दुनिया में दोस्ती की बुनियाद पर अल्लाह ताला को नाराज किया करते थे और गुनाह किया करते थे। उसके बाद वाली आयत में ये कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने परवरदिगार के सामने शिकवा कर रहे हैं कि मेरे रब, मेरी इस कौम ने जो अजीमुशान किताब तूने मुझे दी कुरान करीम की शक्ल में, मेरी इस कौम ने इस कुरान को छोड़े रखा है, मानते नहीं हैं। अब कुरान को छोड़ने का एक मतलब तो ये है कि उसको ना मानना, जैसे ये कुफार और मुशरिकीन जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की नबूवत भी नहीं मानते थे और कुरान को भी नहीं मानते थे, ये तो कुरान का छोड़ना आला दर्जे का, तो वो तो कुफ्र है, शिर्क है, उनको तो सख्त सजा होने वाली है, जिस पर अल्लाह ताला ने हुजूर को तसल्ली भी दी कि आप इनके न मानने से, कुरान का इनकार करने से ज्यादा गमगीन न होइए, इसलिए कि अगली उम्मतों का भी यही हाल रहा है कि हर नबी के वो कुछ दुश्मन मुजरिमीन में से रहे, उन्होंने नबी का, उनकी शरीयत का इनकार किया, तो आपके ये लोग भी अगर आपका और आपकी शरीयत का, कुरान का इनकार कर दें तो आप ज्यादा इस की वजह से गमगीन ना हो, आपको तसल्ली दी गई। मतलब ये कि पहलों के साथ भी अगलों के साथ भी ऐसा हुआ है, आपको परवरदिगार ने हादी बनाकर भेजा है और आपकी मदद का वादा किया है, इसलिए आप इत्मीनान रखिए, इनके इनकार की वजह से ज्यादा परेशान ना होइए। ये तो कुरान के छोड़ने का एक मतलब, लेकिन तफसीर की किताबों में खासकर कुर्तुबी में मुफस्सिर जो है उन्होंने लिखा है कि कुरान को छोड़ने की शक्ल ये भी कि आदमी कुरान को तो माने कि अल्लाह की किताब है, दीन इस्लाम को मानता है, मुसलमान है, लेकिन उसका जो हक है वो अदा नहीं करता, वो भी कुरान को छोड़ने में दाखिल है। और उसके हक में उन्होंने दो बातें लिखी, एक तो कुरान करीम को पढ़ना, उसकी तिलावत करना, ये भी उसका हक है, और नंबर दो कि कुरान ने जिन अहकाम को बताए उन अहकाम पर अमल करना, ये भी उसका हक है। तो ये मेरे और आपके लिए बहुत डरने की बात है कि अल्हम्दुलिल्लाह हमको अल्लाह ताला ने ईमान वाले घराने में पैदा किया, हम कुरान को मानते तो हैं कि अल्लाह की किताब है, सच्ची किताब है, आसमान से अल्लाह ताला ने उतारी है, लेकिन ये जो छोड़ने का जो दूसरा माना है उसमें बहुत से मुसलमान मुब्तला है। कितने हैं जो कुरान पढ़ते ही नहीं है, वो रमज़ान रमज़ान का मामूल बना रखा है, एक रमज़ान ख़त्म हुआ जो कुरान को रखा तो जब कुरान आएगा तब शुरू होगा, और दरमियान में बस कुछ वजीफे के तौर पर सूरतें पढ़ ली उसको काफ़ी समझते हैं, सुबह में यासीन पढ़ ली, रात को तबारक और सूरह वाकिया पढ़ ली, वो उसको बहुत काफ़ी समझते हैं। हालांकि कुरान जो अल्लाह ताला की किताब है उसका हक है कि उसकी तिलावत की जाए, और उसका ये भी हक है कि जिन अहकाम की ये दावत देता है उन अहकाम पर अमल किया जाए। चुनांचे हज़रत अनस रज़ी अल्लाह ताला अन्हु की रिवायत तफसीर कुरतुबी में नकल की है, हज़रत अनस रज़ी अल्लाह ताला अन्हु फरमाते कि कल को क़यामत के दिन ये कुरान उन लोगों के गलों में डालकर उनको अल्लाह के सामने पेश किया जाएगा जो कुरान की तिलावत नहीं करते थे और उसके अहकाम पर अमल नहीं करते थे, और ये कुरान अल्लाह ताला के सामने फरियाद करेगा कि अल्लाह ये वो लोग है जिन्होंने दुनिया में मुझे छोड़ रखा था। तो अल्लाह की किताब जिनकी फरियाद करेगी तो जाहिर है उसकी मदद फिर कैसे होगी, इसलिए ये बहुत डरने की ज़रूरत है। तो हमको चाहिए कि कुरान के ये जो दोनों हक है उस पर अमल करने का एहतमाम करें, उसकी तिलावत का भी और जो अहकाम है उस पर अमल करने का भी, और जिनको नहीं आता तो वो सीखना शुरू करें। बहुत सो को देखा जाता है रमज़ान में कि पढ़ने वाले कुरान जो है वो पढ़ते हैं, और बहुत से ऐसे हैं जो नहीं पढ़ते, तो मालूम होता है कि वो उनको पढ़ना नहीं आता इसलिए वो तस्बीह लेकर बैठ जाते हैं। नहीं, कुरान हमारा, कुरान का हम पर हक है कि हम उसको पढ़ना सीखें, और पढ़ना आता हो तो उसको पढ़ने का मामूल बनाए, जिससे जितना पढ़ा जाए ज़्यादा से ज़्यादा पढ़े, वरना इसकी तिलावत को न करना ये भी कुरान को छोड़ने में दाखिल है। अल्लाह ताला हमारी हिफाजत फरमाए। वह कदाली का जानना यह आयत हो गई। उसके बाद कुफार जो एक शुबा करते थे कुरान पर, अल्लाह ताला ने उसको जिक्र करके उसका जवाब दिया। ये काफ़िर लोग यूं भी कहते थे कि अगर ये कुरान अल्लाह ताला की तरफ से सच्ची उतारी हुई किताब है तो ये थोड़ी थोड़ी करके क्यों उतारी गई, एक साथ क्यों नहीं उतारी गई। अगली जो आसमानी किताबें थी तौरात इंजील, वो तो पूरी के पूरी दे दी गई थी। तौरात की तमाम तख्तियां जितनी भी थी हजरत मूसा अलैहिस्सलाम को कोहे तूर पर अल्लाह ताला ने बुलाया और वो तमाम तख्तियां दे दी गई बेक वक्त। इंजील का भी यही हाल था, जबूर का भी यही हाल था। लेकिन कुरान के बारे में जैसा हमें मालूम होगा या मालूम होना चाहिए कि 23 साल के अरसे में ये कुरान उतरा है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को 40 साल की उम्र में नबूवत मिली और नबूवत मिलते ही ये कुरान की चंद आयतें उसी वक्त उतारी गई, सूरह इकरा बिस्मिल की 5 आयतें। यहाँ से कुरान के नुजूल का सिलसिला शुरू हुआ और आप मक्का मुकर्रमा में 13 साल रहे, उसके बाद हिजरत करके आप मदीना गए और मदीना में 10 साल जिंदगी आपने गुजारी, फिर आपकी वफात हुई। तो जो सबसे अखीरी आयत है उसमें एक कौल ये है बाज़ मुफस्सिरीन का कि आपके इंतकाल से 3 दिन पहले ये अखीरी आयत नाजिल हुई थी जो सूरह बकरा में गुजर चुकी है। वत्तकू यौमन तुरजाऊन फीहि इलल्लाह। तो गया शुरुआत हुई थी मक्के में 40 साल की उम्र में और कुरान के जो सबसे आखिरी आयत आप पर उतारी गई वो आपकी जब 63 साल की उम्र थी उस वक्त। तो गया 23 साल अरसे में ये कुरान थोड़ा थोड़ा करके उतारा गया। तो ये कुफ्फार और मुशरिकीन एक एतराज़ ये भी करते थे कि अगर ये सच्ची अल्लाह की किताब है तो एक साथ क्यों नहीं उतार दी गई, ये अलग अलग करके थोड़ा थोड़ा करके क्यों उतारा गया। उसका अल्लाह ताला ने यहाँ जवाब दिया है। वैसे हमारे इल्म में ये बात होनी चाहिए कि कुरान का जो है वो 2 नुज़ूल हुए हैं, एक तो लोहे महफूज से आसमान दुनिया पर, वो तो एक बार की हो गया, पूरा के पूरा कुरान एक बार की वो पहला आसमान पर उतार दिया गया था और पहला आसमान से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कल्बे अथर पर मौका ब मौका जैसी ज़रूरत जैसा मौका होता वो कुछ आयतें कुछ सूरतें वो हज़रत जिब्राइल लेकर उतरते थे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर वो वही के ज़रिए से कुरान को पहुँचाते थे। तो एक बार की भी कुरान का नुज़ूल हुआ लोहे महफूज से समाए दुनिया पर और 23 साल अरसे में थोड़ा थोड़ा करके भी हुआ पहले आसमान से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कल्बे अथर पर। यहाँ जो कुरान ने जवाब दिया वो ये दिया कि हमने जो थोड़ा थोड़ा करके कुरान आप पर उतारा है तो इसलिए के लिए नुसब्बित बिहि फुआदका, ताकि हम आपके कल्ब को आपके दिल को हम तकवीत पहुँचाए मजबूती पहुँचाए। वरतलना उतरतीला, और हमने कुरान को थोड़ा थोड़ा करके उतारा। मतलब ये कि थोड़ा थोड़ा करके उतारने में बहुत सी मसलियतें हैं। एक मसलियत जो अल्लाह ताला ने जिक्र की ताकि हम आपके दिल को तकवीत पहुँचाए। अब दिल को तकवीत थोड़ा थोड़ा करके उतारने में कैसे होगी, तो उसके मुफस्सिरीन ने बहुत सारे माने लिखे। अब यहाँ तो आवाम का मजमा एक दो काफ़ी, एक माना ये लिखा है कि थोड़ा थोड़ा उतारा उसमें जो दिल की तकवीत हुई वो इस तरह के उसको याद करना आसान हो गया। अगर एक बार की इतनी जखीम किताब उतार दी जाती तो उसको याद करने में परेशानी होती और याद करने में परेशानी होती तो उसका असर दिल पर होता, दिल परेशान रहता। और थोड़ा थोड़ा करके उतारा गया, चंद आयतें फिर चंद आयतें, तो जैसे ही उतारी जाती थी फौरन याद करने में आसानी, जिसकी वजह से कल्बी इंतशार नहीं होता था और कल्ब में सुकून और राहत रहती थी। एक एक मतलब तो ये लिखा। और दूसरा मतलब जो ज़्यादा उम्दा है कि आपके कल्ब को तकवीत के थोड़ा थोड़ा करके उतारने में इस तरह हुई कि जैसा मौका होता था उसके मुताबिक अल्लाह ताला आयतें उतारते थे। कभी इन गैरों की तरफ से सवाल होता था, वो सवाल के जवाब में अल्लाह ताला की तरफ से आयतें उतारी जाती थी। कभी इन कुफार की तरफ से सख्त तकलीफें हुजूर को पहुंचाई जाती थी, आपकी तसल्ली के लिए अल्लाह ताला कुरान की कुछ आयतें उतारता था। तो ये मौका ब मौका कुरान की आयतों के उतारने से ये बड़ी शहादत होती थी कि अल्लाह ताला की मईयत और अल्लाह ताला की नुसरत साथ में है। और अल्लाह ताला जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सबसे ज़्यादा महबूब, इसलिए कि हुजूर को अल्लाह से जो मोहब्बत थी उसको तो कोई सोच भी नहीं सकता, ना किसी को हुई, न अगलों में हुई, ना आइंदा हो सकती है। तो महबूब का कलाम जब ऐन मौके पर हजरत जिब्राइल लेकर आते थे तो ऐसे हालात में जब कुफार की तरफ से सख्त हालात आपके ऊपर पेश आए या सख्त सवाल जो आपको किए गए, ऐसे मौके पर जब महबूब का कलाम आपके पास हजरत जिब्राइल लेकर पहुंचते थे तो उसके नतीजे में जो कल्बी मसरत और कल्बी खुशी आपको होती थी और तकवीत जो आपको पहुंचती थी, वो जिसको इश्क से वास्ता पड़ा हो वो उसको अच्छी तरह समझ सकता है। तो अब एक बार की अगर कुरान उतार दिया गया होता तो ये फ़ायदा हासिल नहीं होता जो थोड़ा थोड़ा मौका ब मौका हालत के मुताबिक उतारने से जो आपको हो रहा था। कोई आदमी बहुत ज़्यादा परेशानी में हो या कोई ख़ास किस्म के हालात में हो, ऐसे मौके पर उसके महबूब की तरफ से उसका जिसके साथ दिली ताल्लुक है कोई तसल्ली का पैगाम आ गया, इत्मीनान दिलाने वाली बातें उसकी तरफ से आ गई, या कोई ऐसा तोहफा उसने भेज दिया जिसके नतीजे में इत्मीनान होता है, तो जाहिर उस आदमी को किसी खुशी होगी। और यही तोहफे अगर पहले से दे दिए गए हो तो वो बात उससे हासिल नहीं होती। बस इसी तरह समझना चाहिए कि कुरान एक बार की उतार दिया जाता तो, और जो थोड़ा थोड़ा करके हालात और माहौल के मुताबिक जो उतारा गया, तो उससे जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कल्बी मसर्रत होती थी और कल्बी खुशी होती थी, यह आपकी कल्बी तकवियत का सबसे बड़ा जरिया कि महबूब का कलाम ऐन मौके पर आया है और उसके नतीजे में कल्ब को कुव्वत नसीब हुई है, ये अल्लाह ताला ने हिकमत जिक्र की। वरना एक बार की उतारना ये भी बेमौका सवाल है, इसलिए कि अल्लाह ताला एक बार की भी उतार चुका है लोहे महफूज से समाए दुनिया पर। वला यातून कभी मसलिन, आगे अल्लाह ताला कहते हैं कि ये लोग जो अजीब व गरीब चीजें आपके सामने लाते हैं, एतराजात करते हैं ये पैगंबर आपके सामने, तो हम उसका बेहतरीन जवाब आपको सिखला देते हैं और बहुत ज्यादा वजाहत के साथ सिखला देते हैं। तो ये लोग जैसे भी सवाल करते थे अल्लाह ताला की तरफ से उसका जवाब आपको बता दिया जाता था और नहायत साफ शफाफ जवाब होता था। आगे इन मुनकिरीन के बारे में कहते हैं कि जो लोग दुनिया में ये पैगंबर आपका और कुरान का इनकार करते हैं, ये वो लोग हैं जिनको कल कयामत के दिन अल्लाह ताला की तरफ से हुक्म होगा जहन्नम में डालने का, और इनको जो जहन्नम में ले जाया जाएगा तो चेहरों के बल घसीट कर ले जाया जाएगा, जो शरून आला वजूद। यानी दुनिया में जिस तरह हम पैरों के बल चलते हैं, अपने पांव से चलते हैं, कल को इन कुफार और मुशरिकिन को जो जहन्नम में जाने का हुक्म होगा और फरिश्ते ले जाएंगे, तो ऐसा नहीं कि जैसा दुनिया में मुजरिम को हाथ में हटकड़ी डालकर पैर के जरिए से चला कर ले जाते हैं, नहीं, इनको ऊंधा कर दिया जाएगा और चेहरे के बल चला कर ले जाया जाएगा। हत्ता के बाद रिवायतों में यहाँ तक आता है कि चलने में जो तकलीफ होगी, तो जैसा हम पैर से चलते हैं और कोई तकलीफ दे चीज हो तो पैर से हटा देते, ये लोग अपने दांतों से हटाने की कोशिश करेंगे, इस तरह ऊंधा चला कर ले जाया जाएगा। रिवायतों में आता है सहाबा ने पूछा कि अल्लाह के रसूल ये चेहरे के बल आदमी कैसे चलेगा, वो दुनिया में हमारी अकल ये समझती नहीं कि आदमी चेहरे से कैसे चलेगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसका अजीब जवाब दिया कि जो जात तुमको दुनिया में पैरों से चलाती है वो जात कल उनको चेहरों से चलाएगी, लेकिन दिक्कत बहुत होगी और इसी तरह घसीट कर उनको ले जाया जाएगा। बाज रिवायतों में आता है कल क़यामत के दिन तीन किस्म के लोग होंगे, बाज सवारियों पर होंगे जो जन्नत में जाएंगे ऊंचे मकाम के लोग, और बाज पैदल होंगे जिनके पास सवारी नहीं, ये भी मोमिन ही लेकिन जो बहुत आला दर्जे के नहीं, तो उनको तो अल्लाह ताला यूं पैदल चलाएंगे, और बाज जो मुजरिम ये कुफर और शिर्क करने वाले उनको उनके लिए कोई सवारी नहीं, चलना ही होगा, और ये चलना भी इतना मशक्कत वाला, बजाय पैर के बल चलने के चेहरों के बल उनको चलाया जाएगा। उलाई का शर्रुम मकानन वाजल्लु सबीला, ये वही लोग हैं जो रास्ता भटके हुए हैं, जो सही रास्ता दीन इस्लाम का था उसको छोड़े हुए हैं, और इनका जो मकान और मकाम बनने वाला है जहन्नम का वो भी बहुत बुरा है। ये पहला रुकू खत्म हुआ। अब ये जो दूसरा रुकू अभी पढ़ा गया, इसमें अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तसल्ली के लिए अगली उम्मतों के मुख्तसर किस्से जिक्र किए हैं कि अगली उम्मतों ने भी अपने नबियों के साथ ये मामला किया, उनके नबी ने सही रास्ते की बहुत दावत दी, हर तरह से उनको समझाया लेकिन मानकर नहीं दिया, तो अल्लाह ताला ने उनको तबाह और बर्बाद किया। तो अगर ये लोग भी आपका कहना नहीं मानते और आपकी तकजीब करते हैं, तो जो हाल अगलों का हुआ अगली उम्मतों का वही इनका भी होगा, ये मतलब है इन आयतों का। तो कई उम्मतों का तस्करा किया है मुख्तसरन, सबसे पहले हजरत मूसा अलैहिस्सलाम का कि हमने उनको तौरात दी और हमने उनके साथ उनके भाई हारून को भी उनका मददगार बनाया, नबी बनाया, और दोनों को नबूवत देकर हमने कहा कि तुम जाओ ऐसे लोगों के पास जिन्होंने हमारी आयतों को तौहीद की आयतों को झुटला रखा है, इससे मुराद है फिरौन और उसकी कौम। चुनांचे ये लोग गए, दोनों हजरत दोनों भाई थे सगे भाई, और दोनों को अल्लाह ताला ने नबी बनाया, हजरत मूसा और हजरत हारून दोनों को। उन्होंने जाकर फिरौन को और उसकी जो कौम थी किबती उनको जाकर समझाया, लेकिन फिरौन तो किसी को कहाँ मानता था, वो तो खुद अपने आप को रब कहता था और अपने कौम के पास अपनी इबादत करवाता था। ये दोनों हजरात ने समझाया लेकिन जब नहीं माने तो फदम मरनाहुम तदमीरा, हमने उनका नामो निशान मिटा दिया, न फिरौन रहा न उसकी कौम रही, मुकम्मल खत्म कर दिए गए, एक अफसाना हो गया। वकौम नूहिन, ये तो फिरौन और उसके कौम का हाल हुआ। नंबर दो, बारी ताला कहते हमने कौम नूह को भी हलाक कर दिया, कब, लम्मा कद्दबुर रसूल, जब उन्होंने रसूलों की तकजीब की। अब यहाँ मुफस्सिरीन के तो सवाल होता है कि उन्होंने तकजीब तो एक ही रसूल की थी हजरत नूह की, और यहाँ कुरान कहता है उन्होंने तमाम रसूलों की तकजीब की, तो उसका जवाब ये कि हर रसूल की दावत हर जमाने में एक ही रही है, दीन के जो फुरुआत है वो तो अंबिया को अल्लाह ताला ने वो अलग अलग एतबार से भी दिए, लेकिन दीन के जो उसूल है वो हजरत आदम अलैहिस्सलाम से लेकर नबी आखिरुल जमा तक एक ही रहे हैं। और दीन के उसूल यही है, तौहीद, रिसालत और आखिरत, कि आदमी एक अल्लाह को माने, जो उस वक्त का रसूल है उसको सच्चा जाने, तमाम रसूलों की तस्दीक करे, और ये कि मरने के बाद की जिंदगी पर यकीन रखे। ये दीन के उसूल कहलाते हैं। ये उसूल जो हजरत आदम अलैहिस्सलाम थे तब से लेकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो आखिरी नबी है तब तक यकसा रहे हैं, इसमें कोई तब्दीली नहीं हुई है। तो जाहिर है कि एक नबी को झुटलाना तमाम नबियों को झुटलाना हुआ, इसलिए कि वो नबी जिन चीजों की दावत देता था तमाम नबी उन्हीं चीजों की दावत देते थे, तो एक का इनकार सबका इनकार हुआ। वो जालना हम लिन्ना से आया, और हमने इन कौम नूह को पानी के अंदर गर्क कर दिया, डुबा दिया, और लोगों के लिए नमूना इबरत बना दिया। बहुत खतरनाक तूफान था, लोग उसका तस्वूर भी नहीं कर सकते, पूरी दुनिया में पानी और इतना पानी, ये बारहवें पारे में उसकी तफसील गुजर चुकी है। आसमान से बारिश रुकती नहीं थी और जमीन से पानी निकलना बंद होता नहीं था, दोनों तरफ से पानी, गोया जमीन भी पानी निकल उगल रही है और आसमान से भी मूसलाधार बारिश जारी है। तो आप अंदाजा लगाइए कितना पानी होगा, कि जो बड़ी बड़ी पहाड़ियां कितनी ऊंची होती है, वो सब के सब पानी में गर्क थी। हजरत नूह का जो बेटा जो ईमान नहीं लाया था कनान, वो एक पहाड़ी की चोटी पर चढ़ा था, बहुत ऊंची पहाड़ी है, और वो ये खुशफहमी में था कि पानी यहाँ तक कैसे पहुंचेगा। तो उसने अपने बाप को भी यही जवाब दिया कि मैं तो यहाँ पहाड़ी पर हूँ, मुझे कैसे पानी गर्क करेगा, कैसे मैं डूबूंगा। लेकिन अल्लाह ताला के थोड़ी देर में पानी की सतह वहां तक भी पहुंच गई, उसको भी खत्म कर दिया। तो ये वह जानना उमलिन्ना से आया, हमने इन लोगों को गर्क करके लोगों के लिए नमूना इबरत बना दिया कि देखो दुनिया में जिन्होंने नबी की तकजीब की उनका ऐसा हश्र हमने किया है। ये तो दुनिया में हुआ। और आतदना लिज़ालिमीन अज़ाबन अलीमा, और इन जालिमों के लिए, काफिरों के लिए हमने आखिरत में भी दर्दनाक अज़ाब जहन्नम और उसकी मुख्तलिफ नौइयतों की शक्ल में रखा है। वादम व समूदा, ये सब अहलक नाहुम में है कि हमने जिस तरह फिरौन को और उसकी कौम को हलाक किया, हमने जिस तरह कौम नूह को हलाक किया, इसी तरह हमने कौम आद को, कौम समूद को और कुएं वालों को और उनके दरमियान बहुत सी उम्मतों को हलाक किया। कौम आद, कौम समूद, इनके किस्से जगह जगह पर आए हैं। यहाँ जो असहाबुर रस, रस अरबी में कहते हैं कुएं को, तो असहाबुर रस का तर्जमा हुआ कुएं वाले, लेकिन ये कुएं वाली कौन सी कौम है, तो इस सिलसिले में तायीन कुरान करीम में कहीं भी नहीं आई है। इसलिए मुफस्सिरीन ने, अल्लामा आलूसी रहमतुल्लाह अलैह ने भी यही कहा है कि इसकी तायीन नहीं की जा सकती कि ये कौन से कौम थी जिनको कुरान ने कुएं वाला कहा है। हाँ, अलबत्ता इतना कुरान की आयत से मालूम होता है, आयतों से मालूम होता है कि ये भी एक कौम थी जो किसी कुएं के करीब आबाद थी, और उनके पास भी नबी को भेजा गया था जिस कौम ने नबी की तकजीब की थी और अल्लाह ताला ने उनको हलाक किया। बाकी है कि वो कौन सी कौम थी, उनके पास कौन सा नबी भेजा गया था, इसकी तायीन वो न किसी आयत में आई है न किसी रिवायत में आई है। वकुल्लन दरबना लहुल अमसाला, इन तमाम कौमों के सामने हमने अपनी आयतों को खोल खोल कर बयान किया था, यानी तौहीद की दलीलें खोल खोल कर इन तमाम कौमों के सामने बयान की गई थी, लेकिन जब नहीं माने तो कुल्लन तब्बरना तदबीरा, सबको हमने तबाह और बर्बाद कर दिया। तो गोया इन आयतों का मतलब ये कि जिस तरह इन लोगों ने अपने जमाने के नबी की तकजीब की, अल्लाह के अजाब के हकदार हुए। अगर आपके कौम भी यही मामला करेगी तो अल्लाह के अजाब की हकदार बनती है। अब अल्लाह ताला अपना अजाब कब भेजे, दुनिया और आखिरत दोनों में या सिर्फ आखिरत में, ये उनकी मर्जी की बात है। लेकिन एक मुजरिम को जरूर डरते रहना चाहिए कि जब वो अल्लाह ताला की नाफरमानी करता है तो नाफरमानों का जो हश्र हुआ है उसको डरते रहना चाहिए कि दुनिया में कहीं मेरा भी ऐसा मामला ना हो, और ना आखिरत में तो मुजरिमों के लिए अल्लाह ताला की तरफ से अजाब ही। वलकद अतौ अल क़रियत अल्लती उमतरत मतरसौ, ये कौम लूत के बारे में है कि कौम लूत ये भी नाफरमान कौम गुजरी है जिन्होंने अपने जमाने के नबी की तकजीब की थी, अल्लाह ताला ने उनको भी बहुत खतरनाक इबरतनाक पकड़ उनकी भी की कि हजरत जिब्राइल को भेजा, उन्होंने वो पूरी जमीन के खित्ते को उठा लिया इन लोगों के साथ, इनके मकानात के साथ, यानी जैसा पूरी जो आबादी है ये पूरी आबादी को ही उठा लिया, नीचे से जमीन को उखाड़ कर और आसमान के करीब तक ले गए और वहां जाकर उलट दिया। अब आप अंदाजा लगाइए क्या हाल हुआ होगा, आदमी कुछ ऊंचाई से नीचे गिरता है तो उसके बदन के टुकड़े टुकड़े हो जाते हैं, ये तो इतने आसमान के करीब तक ले गए और उनको उलट दिया। इसलिए कुरान ने बहुत सी जगह पर इनको वलमुतफिकात से ताबीर किया है, मुतफिकात उल्टी की हुई बस्तियां। تو قوم لوط جس جگہ پر آباد تھے, یہ مکے والے جب تجارت کی غرض سے وہاں ملک شام جاتے تھے تو راستے میں یہ آبادی پڑتی تھی جہاں قوم لوط پر عذاب آیا تھا اور ان کو ہلاک کیا گیا تھا. اور یہ لوگ جانتے تھے مکے والے کہ یہاں ایک قوم پہلے آباد تھی اور جن کو وہ قدرتی عذاب نے پکڑا تھا اور ان کو تباہ کیا گیا تھا. اللہ تعالیٰ اس کا تذکرہ کرتے کہ وَلَقَدْ أَتَوْا, یہ مکے والے اس بستی پر سے تو گزرتے ہیں, اُمْطِرَتْ مَطَرَسُوا, جن پر بہت بری بارش کی گئی تھی, چونکہ ایک تو ان کو الٹا کیا گیا اور پھر قرآن میں ہے کہ اوپر سے پتھر بھی برسائے گئے تھے ان پر. تو پانی کی بارش رحمت والی ہو وہ تو اچھی بارش ہے, لیکن پتھروں کی بارش جو تباہ قوم پر اتاری گئی ہو تو وہ تو بری بارش ہے. اس لیے اس کو قرآن نے مترسو کہا کہ جس بستی پر یہ بری بارش ہوئی تھی ان کو اوندا کر کے پھینکا گیا اور پھر اوپر سے پتھر برسائے گئے. باری تعالیٰ کہتے ہیں یہ مکے والے وہاں سے یعنی اس کے قریب سے گزرتے تو ہیں اور ان کو معلوم بھی کہ یہاں اگلی پچھلے زمانے میں ایک قوم آباد تھی اور ان کو اس طرح تباہ کیا گیا تھا. تو افلم یکونو یرونا, کیا دیکھتے نہیں, دیکھتے تو ہیں لیکن عبرت حاصل نہیں کرتے. اور عبرت حاصل نہ کرنے کی وجہ اصل یہ, بل کانو لا یرجون نشورا, کہ ان کو دوبارہ زندہ ہونے کا یقین ہی نہیں ہے ان کفار کو. اور یہ ہر زمانے میں رہا ہے, کافر اور مشرک کو دوبارہ جو زندہ ہونا ہے اور اللہ تعالیٰ کے سامنے پیش ہونا ہے اس کا یقین ہی نہیں ہوتا, یہ ان کی سمجھ میں ہی نہیں آتا کہ یہ کیسے ہوگا. تو مشرکین مکہ بھی دوبارہ پیدا ہونے کو نہیں مانتے تھے اور قرآن نے جگہ جگہ پر اس کا بھی تذکرہ کیا, بلکہ وہ تو تعجب کے ساتھ یوں کہتے تھے, ایدا متنا وکنا ترابن وعظامن ائنا لمخرجون, کہ ہم جب مر جائیں گے, مرنے کے بعد ہمارا جسم مٹی میں مل جائے گا, ہڈیاں ختم ہو جائے گی, کیا ہم دوبارہ پیدا ہوں گے, یوں تعجب سے پوچھتے تھے. تو قرآن نے جگہ جگہ پر کہا ہے کہ ہاں تم بھی پیدا کیے جاؤ گے دوبارہ, تمہارے باپ دادا اور تمام انسانوں کو ہم دوبارہ پیدا کریں گے, یہ ہو کر رہے گا. تو یہ لوگ چونکہ دوبارہ پیدا ہونے کو مانتے نہیں تھے, اس لیے ان عبرتناک بستیوں کے پاس سے گزرنے کے بعد بھی ان کو عبرت نہیں ہوئی. ظاہر عبرت تو اس کو ہوگی جو دوبارہ پیدا ہونے کا یقین رکھتا ہوگا کہ میں اپنے رب کے سامنے پیش ہوں گا تو میرا کیا حال ہوگا. جس کو اس کا یقین ہوتا ہے, استحضار ہوتا ہے, وہی اپنے آپ کو نافرمانی سے بچاتا ہے. یہ تو کفار کے بارے میں, لیکن ہم مسلمانوں کو بھی اس کا ہم یقین تو رکھتے ہیں کہ دوبارہ پیدا ہونا ہے, لیکن اپنی زندگی گزارتے وقت ہمیں اس کا استحضار نہیں ہوتا. اور اسی کا اثر ہے کہ آدمی بڑی آسانی سے گناہ کر لیتا ہے. ورنہ جو مومن اس کا خیال رکھے ہمیشہ کہ مجھے دوبارہ پیدا ہو کر اپنے رب کے سامنے حاضر ہونا ہے اور اپنی زندگی کا حساب اس کو دینا ہے, تو گناہ کرنے کی جرات اس کو نہیں ہو سکتی. اور اگر کبھی نفس اور شیطان کے بہکاوے سے ہو گیا گناہ, تو جب تک سچی توبہ اور استغفار نہ کر لے وہاں تک اس کو چین نہیں آئے گا. یہ آخرت کا استحضار, یہ وہ عقیدہ ہے کہ جس آدمی میں جتنا پختہ ہوتا ہے اس کی زندگی اتنی عمدہ بنتی چلی جاتی ہے. چونکہ گناہوں سے وہ آدمی اپنے آپ کو بچائے گا, اور یہی تو ہے شریعت کا گر کہ آدمی اپنے آپ کو اللہ کے نافرمانی سے بچائے. وَإِذَا رَأَوْكَ يَتَّخِذُونَكَ إِلَّا هُزُوًا, باری تعالیٰ کہتے ہیں کہ یہ مشرکین ان کا عجیب معاملہ ہے, انہوں نے بس آپ کی ذات کو مذاق اور تماشا بنا رکھا ہے کہ جیسے ہی آپ کو دیکھتے ہیں تو مذاق کے طور پر یوں کہتے ہیں, أَهَذَا الَّذِي بَعَثَ اللَّهُ رَسُولًا, کیا رسول بنانے کے لیے نعوذ باللہ اللہ تعالیٰ کو یہی ملے, یہ ان کو رسول بنایا, نعوذ باللہ. یہ کفار اور مشرکین جو تھے مکے کے, جو بڑے قسم کے سردار قسم کے لوگ, وہ نبی کریم صلی اللہ علیہ وسلم کو دیکھ کر اس طرح کا ٹھٹا اور مذاق کیا کرتے تھے. ان کا دل یضلنا, پھر آگے خود کی بڑائی مارنے کے لیے کہتے ہیں کہ یہ تو ہم اپنے معبودوں کی عبادت میں بہت پختہ تھے, ورنہ اگر ہم جمتے نہیں معبودوں کی عبادت پر تو یہ تو ہم کو اپنے معبودوں سے ہٹا دیتا اور یہ جس معبود کی طرف دعوت دے رہے ہیں وہاں لگا دیتا, نعوذ باللہ. یعنی یہ تو ہم بہت پکے ہیں کہ کفر اور شرک والے غلط معبودوں کی عبادت پر جمے ہوئے ہیں, باقی اس نے تو کوئی کسر نہیں چھوڑی تھی ہم کو اپنے ان معبودوں سے ہٹا کر ایک معبود کی عبادت کرنے میں لگانے میں. تو یہ ایک تو کفر اور شرک کرتے تھے اور پھر اس پر اپنی خود ہی تعریف کر رہے ہیں کہ یہ تو ہماری دیکھو مذہبی کتنی پختگی ہے کہ اتنی سب ان کی محنتوں کے باوجود ہم ان کے کہنے میں آئے نہیں, اور ہمارے باپ دادا جن معبودوں کی عبادت کرتے چلے آ رہے تھے ہم اس پر جمے ہوئے ہیں. ہم بھی دیکھتے ہیں نا موجودہ زمانوں جو غلط قسم کے لوگ ہیں, تو سمجھانے کے باوجود مانتے تو نہیں ہیں, بلکہ اپنے ان غلط نظریات پر, غلط بدعت پر اور فخر کرتے ہیں کہ دیکھو انہوں نے تو بہت سمجھا ہے لیکن اپنے تو مانے نہیں, ہم تو برابر وہی سب کرتے آ رہے ہیں اور کرتے رہیں گے جو ہمارے باپ داداؤں کو ہم نے دیکھا ہے. تو دنیا میں خیر اس طرح کی بڑائیاں مار لے اور اپنی شیخی بھگا لے, لیکن اللہ تعالیٰ کہتے ہیں وَسَوْفَ يَعْلَمُونَ حِينَ يَرَوْنَ الْعَذَابَ مَنْ أَغَلُّ سَبِيلًا. کل کو جب سب آئیں گے ہمارے سامنے, تو جب عذاب کو دیکھیں گے تو پتہ چل جائے گا کہ کون غلط راستے پر تھا اور کون صحیح راستے پر تھا. نعوذ باللہ, نبی کریم صلی اللہ علیہ وسلم کو یہ لوگ غلط راستے پر کہتے تھے اور اپنے آپ کو صحیح راستے پر کہتے تھے, تو کل کو جب ہمارے سامنے آئیں گے تو پتہ چل جائے گا کون غلط تھا کون صحیح تھا. فَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَٰهُ هَوَاهُ, یہ آخر کی دعا آیت ہے کہ اے پیغمبر, کیا آپ نہیں دیکھتے اس شخص کو جس نے اپنا معبود اپنی خواہشات کو بنا رکھا ہے؟ کیا آپ ایسے شخص کی نگرانی کر سکتے ہیں؟ کیا آپ کا یہ خیال ہے کہ یہ لوگ سنتے ہیں اور سمجھتے ہیں؟ نہیں, یہ لوگ تو جانوروں کی طرح ہے, بل وہ مضل سبیلا, بلکہ جانوروں سے بھی بدتر ہے. یہ جتنے نافرمانی کرنے والے ہیں, یہ کفار ہو, مشرکین ہو یا اور بھی مجرم ہو, ان کے آپ پیچھے دیکھیں گے تو حقیقت میں ان پر حکومت کرنے والی چیز ان کی خواہش ہے. کہ آدمی اپنی خواہشات کے مطابق چلتا ہے, اسی لیے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما, جو بہت بڑے صحابی بھی ہیں بہت بڑے مفسر بھی ہیں, وہ کہتے ہیں آدمی کی خواہش بھی اس کا معبود ہی ہے. جس طرح یہ کفار اور مشرکین بتوں کی مورتیوں کی پوجا کرتے ہیں اور ان کی عبادت کرتے ہیں, آدمی اپنی خواہشات پر چلتا ہے تو خواہشات بھی اس کا ایک طرح کا معبود ہی ہے. گویا جو خواہش ہوئی بس اس کے مطابق کرنا ہے, جی میں یہ اچھا لگا وہ کر لیا, جی میں فلاں چیز اچھی لگی وہ کر لی. اب جو چیز کر رہے ہیں اگر وہ جائز ہونے کے دائرے میں آتی ہے تب تو ٹھیک ہے, لیکن گناہ کے دائرے میں جاتی ہے تو گویا یہ اللہ کا کہنا نہیں مان رہا ہے, یہ اپنی خواہش کا کہنا مان رہا ہے. تو جس طرح ایک آدمی کو اپنے معبود کا کہنا ماننا چاہیے, دنیا میں بہت سے لوگ ہیں جو اللہ کا کہنا ماننے کے بجائے اپنی خواہش کا کہنا مان رہے ہیں, تو گویا خواہش ان کا معبود ہوئی. تو یہ جو کفار اور مشرکین تھے, خاص کر اس زمانے کے مشرکین عرب, ان کے کوئی بت بھی کوئی خاص نہیں تھے, بلکہ جو پتھر اچھا لگا اس کو بنا لیا. ان کی تاریخ میں لکھا ہے سفر میں جا رہے ہیں, کوئی راستے میں پتھر اچھا نظر آیا تو پہلے والے کو ختم کر کے پھر اس کی عبادت شروع کرنے لگے, پھر کوئی نیا مل گیا تو اس کو پوجنے لگے اس کو چھوڑ دیا. تو کوئی یہ معبود بھی جن بتوں کو پوجتے وہ بھی اصل نہیں ہوئے, اصل تو اس کے پیچھے ان کی خواہش ہوئی کہ ان کے جی میں یہ اچھا لگا تو اس کی عبادت شروع کر دی. تو باری تعالیٰ کہتے ہیں جو اپنی خواہش کے پیچھے چلتا ہو, یہ پیغمبر کیا آپ اس کی نگرانی رکھ سکتے ہیں؟ کیا ایسے لوگ کچھ سمجھتے اور سنتے ہیں؟ نہیں, یہ تو جانوروں کی طرح ہے, بلکہ جانوروں سے بھی بدتر ہے. جانور بھی اپنے مالک کو تو پہچانتا ہے نا, اپنی گردن اس کے سامنے جھکا دیتا ہے, اور یہ تو ایسے نافرمان ہیں کہ ان کے پیدا کرنے والے کے سامنے بھی جھکنے کے واسطے تیار نہیں. تو اصولی بات یہی ہے کہ آدمی انسان جب بگڑتا ہے تو بگڑنے کے نتیجے میں وہ اتنی نیچے کی سطح پر چلا جاتا ہے کہ حیوانیت سے بھی, حیوانیت کا بھی درجہ پار کر کے اور ان سے بھی بدتر ہو جاتا ہے. قرآن نے دوسری جگہ پر بھی بیان کیا ہے. تو انسان کو اللہ تعالیٰ نے ایسا بنایا ہے کہ اگر وہ اپنی صلاحیتوں کو صحیح استعمال کرتا ہے تو ترقی بھی اتنی آگے کر جاتا ہے کہ فرشتے بھی رش کرنے لگتے اس پر. اور اگر اپنے اس انسان نے اپنی صلاحیتوں کو گوا دیا اور اللہ تعالیٰ کے دیے ہوئے قوا کو غلط جگہ پر استعمال کیا اللہ کی نافرمانی میں, تو پھر یہ گرتے گرتے اتنے نیچے چلا جاتا ہے کہ حیوانیت سے بھی نیچے گر جاتا ہے. یہ اس آیت میں اسی کو ذکر کیا کہ انہم اللہ کل انعام, یہ تو جانوروں کی طرح ہے بلکہ جانوروں سے بھی گئے گزرے ہیں. وہ گئے گزرے اسی لیے کہا کہ جانور تو اپنے مالک کو تو کم سے کم پہچانتا ہے, یہ تو وہ بھی نہیں پہچانتے. الحمدللہ رب العالمین, والصلاة والسلام علی سید الانبیاء والمرسلین وعلی آلہ واصحابہ اجمعین. ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اے اللہ, تو ہمارے گناہوں کو معاف فرما, ہم سب کی پوری پوری مغفرت فرما, ہم سب کو تو اپنی رضا والی زندگی نصیب فرما, اپنی ناراضگی والی زندگی سے ہماری حفاظت فرما, نفس اور شیطان کے شر سے ان کے بہکاوے میں آ جانے سے تو ہماری پوری پوری حفاظت فرما. اے اللہ, تو ہمارے دلوں کو اپنی یاد سے آباد فرما, اپنی محبت اور معرفت کے انوار سے منور فرما، غفلتوں والی گناہوں والی زندگی سے نکال کر دوا میں ذکر اور دوا میں طاعت والی زندگی ہم سب کو نصیب فرما، اپنے حبیب کا سچا پکا تعلق نصیب فرما، سچی محبت نصیب فرما، سنتوں کا مکمل اتباع ہم سب کو مقدم نصیب فرما، سنتوں کے ساتھ زندہ رہنے کی اور سنتوں پر مرنے کی ہم سب کو سعادت اور اے اللہ نیک بختی نصیب فرما، تمام یہ اعمال میں اخلاص، اتباع سنت اور احتساب کی کیفیت اور اس کا استحضار نصیب فرما۔ اے اللہ ہمیں، ہمارے اہل و عیال اور تمام متعلقین کو صحت، قوت، عافیت اور سلامتی، دنیا اور آخرت کی بھلائیاں اور خوشیاں عطا فرما، ہر طرح کے شر سے، فتنوں سے، آزمائشوں سے، بیماریوں سے، بالخصوص مہلک بیماریوں سے، ہسپتالوں سے، تو ہماری اور تمام متعلقین کی پوری پوری حفاظت فرما۔ اے اللہ ہمارے رزق میں بھی برکت اور وسعت عطا فرما، رزق کی تنگی اور پریشانیوں سے حفاظت فرما، حرام اور مشتبہ مال سے بھی حفاظت فرما، برکت والی حلال کشادہ روزی کو ہمارے لیے آسان فرما، ہمارے لیے، ہمارے ماتاتوں کے لیے کفایت اور کفالت کا ذریعہ بنا، ہمیں تو اپنے سوا کبھی بھی کسی کا محتاج اور دستنگر نہ بنا، مخلوق کی محتاجگی سے اے اللہ تو ہماری پوری پوری حفاظت فرما، ہمیں تو اپنے دینے والے بندوں میں سے بنا، اے اللہ لینے والوں میں سے نہ بنا۔ اے اللہ ہماری اولادوں کی بھی تو اپنی شان ربوبیت سے تربیت فرما، اے اللہ تو ان کو عقائد حقہ سے، علوم نافعہ سے، اعمال صالحہ سے، اخلاق فاضلہ سے مالا مال فرما، ان کو تو ہمارے حق میں آنکھوں کا نور اور دل کا سرور بنا، صدقہ جاریہ بنا، امیدوں سے بڑھ کر بنا۔ اے اللہ ماحول بہت بگڑ چکا ہے، اے اللہ ماحول کے بہکاوے میں آنے سے اور ماحول کے بہاؤ میں بہ جانے سے اے اللہ تو ان کی پوری پوری حفاظت فرما، گندی عادتوں سے، گندی دوستیوں سے، گندے تعلقات سے، گندے اخلاق سے اور بالخصوص موبائل کے شر اور فتنوں سے اے اللہ تو ان کی بھی اور ہماری بھی، تمام مسلمانوں کی پوری پوری حفاظت فرما۔ اے اللہ تو تمام پریشان حال بندوں کی پریشانیاں دور فرما، بیماروں کو شفاء کاملہ عاجلہ نصیب فرما، قرض داروں کے قرضوں کو ادا فرما، جو جیلوں میں بند ہیں ان کے لیے رہائی کی شکلیں پیدا فرما۔ اے اللہ جو بے سہارا ہے ان کو سہارا عطا فرما، جو بے روزگار ہے انہیں برکت والے حلال روزگار عطا فرما، جو بے گھر ہے یا جن کے گھر تنگ ہے اے اللہ ان کے لیے وسعت والے گھروں کے اسباب مہیا فرما، ان کے مکان والی ضرورتوں کو پورا فرما، بے اولادوں کو نیک اولاد عطا فرما، بے جوڑوں کو نیک جوڑا عطا فرما، جن کے اولاد نافرمان ہے تو انہیں تیرا بھی اور ان کے ماں باپ کا بھی مطیع اور فرما بردار بنا دے، ماں باپ والی نعمت کا ان کو احساس نصیب فرما۔ اے اللہ جو آسیب اور سحر اور شیطانی اثرات کی وجہ سے پریشان ہے تو اپنے ایسے بندوں کو، ایسے خاندانوں کو شیطانی اثرات سے نجات عطا فرما، ساحروں کے سحر کو توڑ دے اور اپنے ایسے بندوں کو عافیت نصیب فرما۔ اے اللہ تمام مظلومین کی بھرپور مدد فرما، پورے عالم میں جہاں کہیں بھی اے اللہ مظالم ڈھائے جا رہے ہیں اپنے مظلوم بندوں کی بھرپور مدد فرما، ظالموں کے ظلم کو ختم فرما، اس ملک میں بھی اے اللہ تو امن و امان کی فضاؤں کو عام فرما، غلط تنظیموں کے شر سے، ان کی سازشوں سے یہاں کے بسنے والے انسانوں کی اور بالخصوص مسلمانوں کی پوری پوری حفاظت فرما، خلافت راشدہ کے نہج پر خلافت اسلامیہ کا قیام مقدر فرما، اسلام اور مسلمانوں کو اے اللہ تو غلبہ عطا فرما، شیعیت اور رافضیت کے غلبے کو ختم فرما، یہودیت، نصرانیت اور اے اللہ مشرکین اور کفار کے غلبے کو ختم فرما، یہاں تیرے جتنے بھی بندے موجود ہیں ان کے دلوں میں جو جو حاجتیں اور تمنائیں ہیں دین کی، دنیا کی، آخرت کی، محض اپنے فضل سے اس میں کامیابی نصیب فرما، اور جس کی جو بھی پریشانی ہو اے اللہ اس سے نجات عطا فرما۔ حضرت نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی بھی خیر اور بھلائیاں آپ سے مانگی ہے ہمیں اور پوری امت کو عطا فرما، اور جتنے شرور اور فتن سے پناہ چاہی ہے اس سے ہماری اور پوری امت کی حفاظت فرما، ہماری دعاؤں کو محض اپنے فضل سے اور حضرت نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے صدقے اور طفیل میں قبول فرما۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔